लोकदोरी गायिका गीता सेन्चुरी तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरी 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी। स्वागत छ मित्र, पक्कै पनि हो यहाँहरूले यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारी सुन्दै हुनुहुन्छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुता राजु बोहरा रहेको छु। संचार कर्मी टेक्निसियन साथीहरू धेरै धेरै हुनुहुन्छ फरक फरक संचार गृहबाट। आज यहाँहरूको प्रतिभाको सम्मान गरिरहेको छु अनि मनछुनी गीतहरू प्रस्तुत गरिरहेको छु। मलाई लाग्छ तपाईँहरूले अनुभूति गरिरहनु भएको होला प्रस्तुतिको समय विज्ञापनको विश्रामले अलि थोरै भयो भनेर। है, हामीले प्रस्तुति प्रस्तुत गर्दाखेरि पनि लय शब्द अनि स्वर भर्नुहुने कलाकारको नाम वाचन गरेर गीत सङ्गीतहरू बजाउने हो होइन। त्यसमाथि पनि अझ समयलाई ख्याल गर्ने भनेदेखि त कुनै बेला एक अन्तरा गीत मात्रै हामी बजाउँछौँ, तर प्रोमो बेसका ती श्रृङ्खलाहरू पार गरिरहँदाखेरि दोहोरीतर्फको दुईवटै आवाज, लय, शब्द, सुर, कम्पनी सबै समावेश हुन्छ। त्यसैले हामीले अन्य सञ्चारगृहहरूको तुलनामा प्रस्तुति लोकचौतारीको समय अझै धेरै लामो छ भन्ने मनन गर्छौँ। तपाईँहरूले पनि सोही अनुरूप मनन गर्नुभयो होला। यति बेला कोही मित्र हाम्रो सम्पर्कमा आउनुभएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो दादा, नमस्ते। नमस्ते, खुसी, के छ हालखबर? एकदम ठिक ठाक छ दादा, बल्ल बल्ल फोन लाग्यो कि आज। खुसी लाग्यो, के छ जोरपाटीतिरको हालखबर? ए, जोरपाटीतिरको दादा घाम लागिरहेछ होइन, रमाइलो छ घमाइलो छ भन्नुपर्छ दादा. अब त्यस्तो त्यस्तो मौसममा अहिले घाम लागे तातो भइरहेछ. यतातिर धेरै चिसो छ त्यताको जस्तै, अलिकति न्यानो होला त्यतातिर, खुल्ला ठाउँ होला, घाम ताप्ने ठाउँ. आज आउनुपर्छ क्या जोरपाटीतिर है? हजुर हजुर दादा, आउनु न आउनु. यता किन खुल्ला छ, अब त्यता त अब सबै घरै घरले छेलेको छ होइन? त्यही त, त्यही माथि झन् हजुर झन् त्यो घरको अब भन्नु न भित्र बस्नु भएको छ, त्यही भएर होला घरको भित्र. त्यसमाथि पनि होच्छ मान्छे होइन, झन् भित्र है. ठिक छ, ल खुसी, आज कुन गीत सुनाउनुहुन्छ? एउटा अहिले चोरी फुले पहेँले भनी छ नि दादा, भीमसिंह खतिवडा दादाले गाउनु भएको कि? हजुर हजुर हजुर, म अलिक हल्का कोसिस गर्छु ल गरौँ त. हे लामो कपाल दारिनी पालेको जुलै खाने नजर छ कालेको तोरी फुल्यो पहेलै तोरी फुल्यो पहेलै चोरी फुल्यो सेतै नकलीलाई नहेरौ भने नि आँखा जान्छ त्यतै दारिनी पालेको जुलै खाने नजर छ कालेको तोरी फुल्यो पहेलै तोरी फुल्यो पहेलै चिउरी फुल्यो सेतै नकलीलाई नहेरौ भने नि आँखा जान्छ त्यतै तोरी फुल्यो पहेलै चिउरी फुल्यो सेतै नकलीलाई नहेरौ भने नि आँखा जान्छ त्यतै. हजुर दादा कठै परा. ल हुन्छ खुसी, मिठो गीत गाउने प्रयास गर्नुभयो, सम्पर्कमा आइदिनु भयो, धन्यवाद. आजलाई हामी छुट्टी. सास नमस्ते. र मित्र, उहाँसँग कुराकानी गरिसकेपछि फेरि पनि एक मित्र हाम्रो सम्पर्कमा आउनु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु. कहाँदेखिको हुनुहुन्छ? हेलो हेलो, गुड मर्निङ, नमस्कार. ए शुभ बिहानी, नमस्ते. एकदम गजब छ, कहाँदेखिको बोल्दै हुनुहुन्छ? ए सुरज बराल, आराम हो सुरज? ठ्याक्कै लाग्यो, कोटेश्वरबाटै हो? ल ल, आज कुन गीत सुनाउने सुरज हामीलाई? अरूलाई त दहीमाथि मलाई भने पानी नदिने लालु पातिनु बिउहीतिर तिलाउ माया मैतिर तिलाउतिर तिमीर नलाउतिर दहीमाथि मलाई भने पानी नदिने लालु काटिनु भुइँतिर किलाउ माया मनतिर किलाउतिर हिरा नलाउतिर किलाउ माया मनतिर किलाउतिर ल धन्यवाद, सम्पर्क गर्नुभयो. ओके, बाबाई बाबाई बाबाई बाबाई, नमस्ते. र मित्र, अबलाई भने आजको बसाई लोकचौतारीबाट हामी छुट्टिने समयमा आइपुग्यौँ. यतिन्जेलसम्म यहाँहरूले हामीलाई देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट सुनेर साथ दिनुभयो. सम्पूर्ण श्रोता महानुभावलाई धन्यवाद. सम्पूर्ण सञ्चार गृहका टेक्निसियन साथीहरूलाई पनि धेरै धेरै धन्यवाद. अब कुन गीत बजाउँ? प्रस्तुतिको अन्तिम साङ्गीतिक कौशली स्वरूप मैले धेरै गीत छुट्याएको थिएँ, मैले प्रस्तुत गर्न असमर्थ रहेँ मित्र. रामे छापको प्रीति गाउँमा, परदेशी जीवन नलाऊ दोष, झल्को मेटाइदेऊ, अनि घाम हो कि जुन, बाध्यताले टाढा हुनु पर्यो नि, यी धेरै गीतहरू छुट्याएको थिएँ, प्रस्तुत गर्न असमर्थ रहेँ समयको अभावले गर्दाखेरि. र पनि एउटा गीत भने यीमध्ये म एउटा प्रस्तुत गर्छु, प्रेम सागर परियारको नलाऊ दोष बोलको भाका. नलाऊ मलाई जहिले नि प्रेम सागर परियार, अनि देवी घरती मगरको स्वर, लय रमेश श्रेष्ठको शब्द, प्रेम सागर परियारको, मेसना डिजिटल प्राइभेट लिमिटेडले बजारमा ल्याएको यो भाका. मित्र, यहाँहरूमा छोड्दै छोड्दै यो कार्यक्रम प्रस्तुत राजु बोहरा, आजको बसाई लोकचौतारीबाट जान्छु. अन्य अन्य बसाईमा तपाईँ र मेरो भेट हुनेछ. नमस्ते, शुभ दिन. छु दुनिया जैले मैले माया लाउदिन भेटघाट हुन पाउदिन भन्याथे क्या भन्दा धेरै पहिले सुगन्ध बसायो स्वार्थी रहेछु दुनिया हाँसायो नलाओ दसन हो जैले Yeah.